नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np बाट संसारभरिकै साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। एकीकृत नेकपा माओवादीको जारी राष्ट्रिय सम्मेलनमा स्थगित बन्द सत्र 41 घण्टापछि शुरू हुँदैछ। आइतबार दिउँसो 4 बजे स्थगित भएको सम्मेलन नेतृत्व विवाद मिलाउन लामो प्रयासपछि आज शुरू हुन लागेको हो। शीर्ष नेताहरूले सहमतिको लागि सोमबार रातिसम्म पहल गरेका र सहमति नजिक पुगेपछि बन्द सत्र शुरू गर्न लागि हो। बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनैतिक प्रतिवेदनमाथि विभिन्न समूहका प्रतिनिधिले गरेको टिप्पणीमाथि जवाब दिने कार्यक्रम रहेको प्रवक्ता दिनुनाथ शर्माले जानकारी दिनुभयो। आन्तरिक विवादका कारण नेतृत्वमा कुरा नमिल्दा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि 22 समूहले छलफल गरेर सुझाव पेश गरिसकेपछि थप प्रक्रिया अघि बढ़न सकेको थिएन। सोमबार राति बेरसम्म वर्षको केन्द्रीय कार्यालयको बैठकले केन्द्रीय सदस्यका लागि अध्यक्ष प्रचण्ड नेताहरू डाक्टर बाबुराम भट्टराई र नारायणकाज श्रेष्ठ रेकर्डका व्यक्तिको नामावली तयार पारेको स्रोतले जानकारी दिएको छ। सोमबार साँझ तयार पारिएको नामावलीलाई सम्मेलनको बन्द सत्रमा पेश गर्ने र त्यहाँबाट अनुमोदन गरिनेछ। यसैबीच डाक्टर बाबुराम भट्टराईले नामावलीप्रति असन्तुष्टि जनाउनु भएको छ। भट्टराई निकटका कार्य कम भएपछि असन्तुष्टि जनाउनु भएको स्रोतले बताएको छ। शीर्ष नेताले चयन गरेको नामावलीलाई बन्द सत्रबाट पास भए आज नै सम्मेलन सकिने प्रवक्ता शर्माले बताउनुभयो। अघिल्लो संविधान सभामा विवादित रहेका र सहमति बनेका विषयको निकुल गरिएपछि त्यसबारेमा आज छलफल हुने भएको छ। संविधान सभा अभिलेख अध्ययन तथा निकुल समितिले आज सहमति र असहमतिका विषय छुट्याएर थप अध्ययन गर्ने भएको छ। समिति अन्तर्गतका 6 उपसमितिले आज प्रारम्भिक मस्यौदामा रहेका सहमति र असहमति निकुल समितिको सहितको प्रतिवेदन पेश गरेपछि अध्ययन समितिले छलफल गर्नेछ। समितिका सदस्य एमाले नेता भीम रावले निकोलको काम सोकिएकाले अब संविधान लेखनको काम अगाडि बढ्नलाई सहज हुने जानकारी दिनुभयो। अघिल्लो संविधान सभामा रहेका विषयगत समितिका विषयहरूलाई निकोल गर्न 6 उपसमिति बनाइएको थियो। उपसमितिले अध्ययन गरी तयार गरेका प्रतिवेदन समितिमा पेश गर्ने समय आजसम्मका लागि दिएको छ। निकोल समितिको बैठक अहिले केही बेरमा बस्दैछ। यसैबीच संविधान सभाको क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिको बैठक पनि आज बस्दैछ। संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार बिहान 11 बजे नै बोलाइएको बैठकमा सभासदको क्षमता अभिवृद्धिका विषयमा बनाउने कार्यक्रमको बारेमा छलफल हुनेछ। नेकपा एमालेका अध्यक्ष चन्द्रनाथ खनाल आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणमा एमालेका अध्यक्ष खनाल एक साताव्यापी भ्रमणका लागि चीन जान लाग्नु भएको हो। अध्यक्ष खनाल 20 सदस्यीय टोलीको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुहुनेछ। दिउँसो 4 बजे एयर चाइनाको उड्डानबाट अध्यक्ष खनाल नेतृत्वको टोली लासा हुँदै बेजिङ जाने कार्यक्रम रहेको छ। अध्यक्ष खनालले चीनमा पुगेर भेट्ने नेताहरूको भने टुङ्गो लागिसकेको 2067 वैशाखमा पनि खनालले चीन भ्रमण गर्नुभएको थियो। खनालको टोलीमा सचिव विष्णु प्रसाद पौडेल, पोलिट ब्यूरो सदस्य बेदुराम भूषाल, केन्द्रीय सदस्य परशुराम मेघी गुरूङ, एकबहादुर राणा, गरिमा शाह, शत्रुधन महतो, चन्द्रबहादुर साई लगायतका नेताहरू रहनु भएको छ। भ्रमण टोली जेठ 2 गते स्वदेश फर्कनेछ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टाढी शाखामा करिब 11 करोड़ बक्रुदा रकम रहेको छ। वितरण केन्द्रले दिएको जानकारी अनुसार 10.94 करोड़ बक्रुदा बाँकी छ। बक्रुदा रकम मध्ये सबैभन्दा बढ़ी सड़क बत्तीको रहेको प्राधिकरण वितरण केन्द्रका लेखा अधिकारी अर्जुन प्रसाद ढुंगनाले जानकारी दिनुभयो। रत्नगर नगरपालिका र आसपासका गाविसका सड़क बत्ती प्रयोगबाट 4.88 करोड़ उठ्न बाँकी रहेको ढुंगनाले बताउनुभयो। यस्तै 3,44,00,000 ग्राहस्थमा रहेको प्राधिकरणले जनाएको छ। बकौदा रकम नबुझाउनेमा सामान्य ग्राहकदेखि व्यवसायी र उद्योगीहरू पनि रहेका छन्। 80,50,000 औद्योगिक र 35,00,000 व्यापारिक प्रतिष्ठानको बकौदा रहेको लेखाधिकारी ढुङ्गनाले बताउनुभयो। यसमध्ये बकौदा कम बुझाउन बाँकी उद्योग बन्द भइसकेका छन्। यसै गरी सिंचाईबाट 28,44,000, गैर सरकारी संघ संस्थाबाट 14,25,000, खानेपानीबाट 7,58,000 उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। बकौदा नबुझाउने ग्राहकलाई प्राधिकरणले कालो सूचीमा समेत राखेको छ। प्राधिकरणका अनुसार बकौदा नबुझाउने र 200 भन्दा बढी ग्राहकलाई कालो सूचीमा राखिएको छ। विक्रमसम्म 2064 साल अघिका महसुल नबुझाउने 222 ग्राहकलाई कालो सूचीमा राखेको लेखा अधिकृत ढुङ्गनाको भनाइ छ। कालो सूचीमा पर्नेमा पनि सामान्य ग्राहकदेखि केही बन्द भएका उद्योग तथा व्यवसायिक प्रतिष्ठान रहेका छन्। बकौदा नबुझाउँदा कालो सूचीमा पर्नेमा रत्नगर एक बकुलर स्थित ज्योति चलचित्र मन्दिर, चैनपुरमा रहेको इन्टरनेशनल फाउण्डेशन फर हेल्थ मेडिकल कलेज समेत रहेका छन्। चलचित्र मन्दिरको 2,61,292 रूपियाँ तथा मेडिकल कलेजको 1,17,547 रूपियाँ बकौदा रकम रहेको छ। इन्टरनेशनल फाउण्डेशन फर हेल्थ मेडिकल कलेजको हाल सोजका मालपुर कालीमा रोक्का गरिसकेको प्राधिकरणले जनाएको छ। कालो सूचीमा पर्नेहरूले 2,000 देखि 2,00,000 बुझाउन बाँकी छ। नाइजेरियामा विद्यालयबाट अपहरण गरिएका बालबालिकाहरूलाई आतंकवादी समूह बोको हरामले बेच्ने चेतावनी दिएको छ। 3 साता अघि उत्तरी नाइजेरियाको बोर्ना राज्यको चिबुक शहर स्थित अंग्रेजी माध्यममा पढ़ाई हुने विद्यालयबाट ती 230 जना बालिका अपहरण गरिएका थिए। बोको हरामका नेता अब बाकर सेकोले भिडियो सन्देश जारी गरी बालबालिकाहरूलाई आफ्नो समूहले अपहरण गरी बन्दक बनाएको र उनीहरूलाई बेचबिखन गर्ने तयारी भइरहेको जानकारी र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर बेंगलोर र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ। अंक तालिकाको 34 स्थानमा बेंगलोर र पुछारमा रहेको मुम्बई बीचको खेल बेलुका 8:00 बजेपछि वानखडे क्रिकेट स्टेडियममा मुम्बईमा हुनेछ। प्रतियोगितामा 6 खेल खेलेको बेंगलोर 3 जित र 3 हार बेर्दैछ। अंक छ भने समान खेल खेलेको साविक विजेता समेत रहेको मुम्बईले 1 खेल मात्र जितेको छ। आज मुम्बईले खेल जिते 1 स्थान माथि क्लनेछ भने बेंगलोर जिते अंक तालिकामा कुनै परिवर्तन हुने छैन। जारी प्रतियोगितामा 7 खेल खेलेको चेन्नई 12 अंकका साथ शीर्ष स्थानमा छ। हवस् त, बिहान 11 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार।